तक, तो आपकी गुफ्तगू से यह हमें जैसे वो एक मजहब का हिस्सा है और ये जो सोशो इकोनॉमिक सिस्टम है ये एक दीन का हिस्सा है, तो आप ये हमें बताएंगे कि मजहब और दीन में हकीकत में फर्क क्या है? मजहब का जो तस्वुर, एक तो पहले बात ये नोट कर दीजिए कि ये लफ्ज जो है ना कुरान में आया है, कौन सा मजहब, मजहब ना कहीं हदीस में मेरे इल्म की हद तक आया है, और हमारी तारीख में भी इस्तेमाल होता था तो फिकही मजहब, मजहब हनफी, मजहब मालिकी, मजहब शाफी, इस्लाम के लिए लफ्ज मजहब कभी नहीं इस्तेमाल होता था। ये मजहब जो है दरहकीकत तो एलियन इस्तिलाह है इस्लाम के लिए, और इसके बारे में जो तसव्वुर दुनिया में है वो ये है कि मजहब सिर्फ तीन चीजों पर जो है वो मुश्तमिल होता है, एक कोई अकीदा, एक खुदा को मानो सौ को मानो किसी को ना मानो, एक इबादत किसी तरीके से खुदा को पूजो अनसीन खुदा की बंदगी करो नमाज पढ़ो या पत्थरों को पूजो किसी को पूजो सूरज को पूजो, और कुछ जो है सोशल कस्टम्स एंड रिचुअल्स एंड राइट्स, बच्चा पैदा होगा तो क्या करेंगे, बपतिस्मा करेंगे या अकीका करेंगे, कोई मरेगा तो क्या करेंगे, उसकी लाश जलाएंगे या उसको दफनाएंगे, ये तीन चीजें दीज गो टू मेक रिलीजन मजहब। और आज की दुनिया में जो तसव्वुर है वो ये है कि इन तीन चीजों का ताल्लुक सिर्फ इंसान की इंफरादी जिंदगी से है और इसमें हर इंसान आजाद है, कोई किसी पर एतराज नहीं कर सकता। अलबत्ता दीन कहते हैं निजाम को, और निजाम इज्तिमा जो है उसके तीन गोशे फिर बन जाते हैं बड़े, सियासी, माशी, समाजी। तो जो दीन है उसमें मजहब भी शामिल है। इस्लाम जो है अगरचे उसके लिए लफ्ज सिर्फ दीन का इस्तेमाल हुआ कुरान मजीद में, इन्न दीन इंदल्लाह इस्लाम वमन यब्तग गैर अल-इस्लाम दीनन फलन युक्बल मिन्हु, दीन दीनुल्लाह कहा गया, इज़ा जा नस्रुल्लाह वल फतह वरायत अन्नास यदखुलून फी दीनिल्लाह अफवाजा, ये अल्लाह का निजाम उसमें दाखिल हो रहा है। इसी तरीके सूरह यूसुफ में दीनिल मलिक मा कान लियाखुज़ा खाहु फी दीनिल मलिक, तो बादशाह का जो निजाम था वहां हजरत यूसुफ अलैहिस्सलाम जो है वो उसके एक बहुत अहम अफसर थे, बहुत बड़े कारिंदे थे, शायद वजीर आजम हो, शायद वजीर खुराक हो, व्हाटसोएवर, लेकिन बादशाह तो नहीं थे, निजाम तो बादशाह का था, तो उन्हें पाबंदी करनी पड़ी। अब वो अपने भाई को रोकना चाहते तो अल्लाह ताला ने उन्हें वो हीला सिखाया, कज़ालिक किदना ले यूसुफ, और यूसुफ के लिए हमने इस तरीके से एक चाल बना दी और अल्लाह ने अपने जिम्मे ले लिया कि यूसुफ ने नहीं किया हमने किया, और ये वा काना लिया खुदा खौफ दीन मलिक। तो ये दीन जो है ये एक मुकम्मल निजाम है, इस्लाम एक मुकम्मल दीन है, उसमें मजहब भी है और माशी सियासी समाजी निजाम भी है, और इसी माशी समाजी और सियासी निजाम के तहत कवानीन है, कानून जो है क्रिमिनल लॉ भी है, सिविल लॉ भी है, कानून शहादत भी है, ये सारे के सारे कानून विरासत भी है, ये जो सूद हराम है, जुआ हराम है, शराब हराम है, ये सारी चीजें जो है, और माशरे के अंदर ये कि ये एक मखलूत माशरा ना हो, मिला जुला ना हो, बल्कि ये कि सेग्रीगेटेड सोसाइटी हो, और जाहिर बात है कि पर्दे की जो है हिफाजत औरत को मुहैया की जाए, ये सारी चीजें एक निज़ाम बनता है इससे। तो इस्लाम मजमुआ है इन तमाम चीज़ों का। हुआ यह है असल में कि खिलाफत राशिदा तक हुजूर के 10 साल जो है मदीने के, और फिर खिलाफत राशिदा के 30 साल, उस वक्त तक तो इस्लाम मुकम्मल दीन की हैसियत से कायम रहा। जैसे खिलाफत खत्म हुई, खिलाफत राशिदा अब मुलूकियत आ गई, सियासी निजाम अब वो इस्लाम वाला नहीं रहा, उसमें वो शुराइयत नहीं रही, उसमें एक कबीले की हुकूमत आ गई, उसमें जो है मौरूसी हुकूमत आ गई वगैरह वगैरह। अब बहरहाल उसके खिलाफ कुछ बगावतें तो हुई लेकिन सब कुछ चल दी गई, लिहाजा लोगों ने समझा अब हमें इसी छत के नीचे रहना है, लिहाजा मजहबी लोगों ने या इल्मी काम शुरू कर दिए, और यह कि खानकाही निजाम के लोगों की कम से कम यह कि तस्किया नफ्स की कोशिश तो करो। अब उसके बाद क्या हुआ, लेकिन वो उसमें क्या था कि चाहे वो मलुकियत थी लेकिन कानून इस्लामी था, जो अदालतें थी फैसला काजी होते थे और मुफ्ती होते थे, और जुमा होता था सिर्फ सरकारी, कोई आम प्राइवेट जुमा नहीं हो सकता, तो खतीब, ये तीन ओहदे थे जिन ओहदों के लिए ये सारा जो निज़ाम है दीनी तालीम जिसको कहते हैं हम, दीनी तालीम का निज़ाम, ये असल में सिविल सर्विस की एकेडमीज थी, ये कि हुकूमतों को जरूरत है काजियों की, मुफ्तियों की और खतीबों की, तो वो प्रोड्यूस करें। उसके बाद जब आ गया कॉलोनियल दौर, अब अंग्रेज आ गया, अब क्रिमिनल लॉ तो उसका है, सिविल लॉ तो उसका है, लिहाजा अब वो काजी और वो मुफ्ती हजरात की भी अहमियत कम हो गई, البتہ انہوں نے یہ مذہبی آزادی دے دی، نماز پڑھو ہم نہیں روکتے، تو نماز کے مسائل مفتی صاحب سے پوچھ لے جا کے، طہارت کے پاکیزگی کے مسائل، روزہ ٹوٹ گیا یا نہیں ٹوٹ گیا ہے، اور انگریز نے کم سے کم یہ بھی رکھا کہ جو آئلی قوانین تھی ان میں ہمیں آزادی دیے رکھی، وہ تم اپنے مفتیوں کے حوالے رکھو، جو چاہو جس طرح چاہو کرو، فیملی لاس میں ہم دخل نہیں دیں گے۔ اسی طرح وراثت کے قانون میں اس نے یہ کیا کہ آپ چاہیں تو شریعت کے مطابق ہم فیصلہ دے دیں گے، اور چاہیں تو رواج کے مطابق دے دیں گے، چاہیں تو ہمارے انگلش لا کے تحت لے لیجیے، اٹس آپشن فار یو۔ لیکن یہ کہ اس کے بعد ظاہر بات ہے کہ دائرہ سکڑ گیا، وہ جو دین کا دائرہ تھا پورا نظام زندگی، وہ تو خلافت راشدہ کے بعد ہی ایک منزل تو ختم ہو گئی، دوسری منزل جو تھی وہ سارا کا سارا جو ہے وہ کولونیل دور میں کہیں 200 برس انگریز یہاں پر رہا۔ تو اس کا نتیجہ کیا ہوا ہے کہ کنڈیشننگ ہو گئی ہے عوام کے ذہنوں کی، اور اس کو علماء نے بھی قبول کر لیا ہے، ریکنسائل کر لیا ہے کہ بس اسلام نام اسی نماز روزے کا ہے، یہ عبادت ہے، پرسنل ہے، یہ ہے۔ یہاں تک کہ ایک بہت بڑی تحریک چل رہی ہے کہ جو اسی تصور پر مبنی ہے، نظام کی وہ بات ہی نہیں کرتی۔ ہاں وہ تقویٰ کی بات اس معنی میں عبادات کے اندر جو ہے وہ زیادہ ذوق و شوق ہو جائے، اتباع سنت کا ذوق و شوق زیادہ ہو جائے، یہ یقیناً ہوتا ہے، وہ کرتے ہیں، لیکن نظام کی بات ہی نہیں ہے۔ اس اعتبار سے یہ ایک بڑا اہم کارنامہ تھا جس کا سب سے پہلے سہرا بنتا ہے علامہ اقبال کے ماتھے پر، کہ انہوں نے دین اور مذہب کی یہ دوئی تھی اسے ختم کیا ہے۔ دین کا لفظ، جدا ہو دین سیاست سے تو رہ جاتی ہے چنگیزی، یہ تو دین جو ہے یہ تو در حقیقت ہے، ان سب کے اوپر ایک اوور آل ایک سٹرکچر ہے، یہ صرف مذہب نہیں ہے۔ اور یہ جو کہا کہ ملہ کو جو ہے ہند میں سجدے کی اجازت، ناداں یہ سمجھتا ہے کہ اسلام ہے آزاد، اسلام کہاں آزاد ہے، اسلام کے سارے باقی قوانین تو بند پڑے ہوئے ہیں، اور ساری شریعت جو ہے وہ بند پڑی ہوئی ہے۔ تو اب یہ چیزیں لوگوں کے ذہنوں میں راسخ ہو چکی ہیں۔ اسی کو کہا ہے رینڈ کارپوریشن والوں نے کہ ٹریڈیشنلسٹ مسلمان جو ہے اس وقت وہ اصل میں اس نظام تعلیم کو بھی ابھی سینے سے لگائے بیٹھا ہے جو مسلم حکومتوں کی سول سروس کے لیے لوگوں کو قاضی اور مفتی اور خطیب مہیا کرنے کا ذریعہ تھا، اسی کو سینے سے لگا رکھا ہے۔ ان کے اندر جو ہے اپنے آبا کے نقش قدم پر چلنا، ان کی تقلید کرنا وہ اپنا لازم سمجھتے ہیں، حالانکہ وہ نظام تعلیم اس وقت کے دور کی جو ہے اس دور کے تقاضوں کو پورا نہیں کرتا۔ اسی طریقے سے وہ مذہب کا کانسیپٹ ہے عوام کے اندر۔ پھر اس مذہب کے کانسیپٹ میں بھی جو اور ڈی جنریشن آئی ہے وہ اور ہے کہ اب یہ اس میں جو ہے وہ مشرکانہ اوہام بھی ہے، عوام کی سطح پر جو کچھ ہو رہا ہے وہ ہمیں معلوم ہے، اس میں وہ شرک ہے اور نہ معلوم کیا کچھ ہے، اللہ تعالیٰ ہی اس دلدل سے ہمیں نکالے، آسان کام نہیں ہے۔